www.attableek.com, the reviver of Iman. قل يا أيها الكافرون کے اخیر میں لکم دینکم ولی دین, تمہاری خوشیوں کے سامان اور ہیں, ہماری خوشیوں کے سامان اور ہیں. تم کسی کی لڑکی کو بھگا کے خوش ہوتے ہو, ہم کسی بھاگی ہوئی کو عفت و پاک دامنی کا سبق دے کے خوش ہوتے ہیں. تم کسی کی عزت پہ ہاتھ کر کے خوش ہوتے ہو, ہم کسی کی عزت بچانے کا فکر کر کے خوش ہوتے ہیں. اس مجمع کے لیے جو خوشی کا سامان ہے, خدا کرے کہ ہمارا ذائقہ بدل جائے. اصل میں جب بخار ہوتا ہے, جب بخار ہوتا ہے کسی کو بھی ہو, مولوی صاحب کو ہو, حافظ صاحب کو ہو, امام صاحب کو ہو, شیخ حضرت صاحب کا بھی نام لے لوں, جس کو بھی ہو, مفتی صاحب کو ہو, سیٹھ صاحب کو ہو, لکھپتی کو ہو, کروڑ پتی کو ہو, روزانہ کی بھیک مانگنے والے کو ہو, جسے بھی بخار ہوتا ہے اس کے منہ کا مزہ کڑوا ہو جاتا ہے. اس کے سامنے چینی شوگر ڈال کے اس کو چائے دو تو وہ کہتا ہے کہ تم بہت اچھے آدمی ہو, نیک آدمی ہو, مجھے کوئی شبہ نہیں. لیکن چائے کڑوی ہے, تہمت کس کو دیتا ہے؟ چائے کو. سادیہ سبقے مدے کمزا تیرا, سادیہ سبقے مدے کمزا تیرا, خود فراموشی کن تہمت دیا استاد را. شیخ سعدی رحمت اللہ نے کہا کہ جو کمزات ہوتے ہیں ان کو مت پڑھانا, سبق بھولتے وہ ہیں اور تہمت استاد کو دیتے ہیں. تو ایسے ہی منہ کا مزہ اس کا کڑوا ہے اور چائے کو کڑوی کہہ رہا ہے. میری بات سمجھ میں آ رہی ہے؟ اسی لیے ہم کہہ رہے ہیں کہ ایسی دوا کھاؤ کہ جس کا منہ کا مزہ نارمل ہو جائے. کیا مطلب؟ کڑوا کڑوا اور میٹھا میٹھا. اللہ حفاظت فرمایا, جب کسی کو سانپ ڈس لیتا ہے تو سانپ کا زہر تو بہت سخت ہوتا ہے, تو اب تو خیر اس کے لیے بہت انجیکشن اور یہ وہ شہروں میں, دیہاتوں میں, گاؤں میں فرسٹیڈ جس کو کہتے ہیں فوری علاج, سانپ کے ڈسے ہوئے کا فوری علاج جو ہوتا ہے کہ یہ زہر اس کو چڑھا ہے یا نہیں چڑھا ہے, چڑھا ہے تو کتنا ہے, اس کے لیے نیم کے پتے, اپنے لیمڑوں کے نہیں, نیم کے پتے اس کو چباتے ہیں. یہ چب اگر اس کو زہر نہیں چڑھا ہے اور زندگی کی امید ہے تو وہ پڑے پڑے کہتا بھائی ویسے ہی مر رہا ہوں, اور مرتے مرتے بھی تم مجھے نیم کے پتے چبوا رہے ہو, تو سب کو خوشی ہوتی ہے الحمدللہ زہر اس لیے کہ کڑوا کڑوا محسوس ہو رہا ہے. لیکن اگر زہر سرایت کر گیا ہے, بدن میں پیوست ہو گیا ہے, کہ اوہو کیا دنیا نے دھوکہ دیا ہے دنیا کو, کیا دنیا نے دھوکہ دیا ہے دنیا کو, ساری عمر یہی سنتے رہے نیم کڑوا نیم کڑوا نیم کڑوا, کیا بتاؤں مر رہا ہوں, ورنہ تو کتاب لکھ دیتا نیم میٹھا ہے. سارے مایوس ہو جاتے ہیں, یہ گیا. کڑوا میٹھا لگے, میٹھا کڑوا لگے, تو سمجھو کہ زندگی کے سانس آخری ہے. میرے بزرگوں, محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی یہ امانت قرآن کریم, اسی لیے بہت صاف الفاظ میں فرمایا تھا حضور نے, تو سارے فتنے بھی بیان کیے ہیں دنیا میں کب کب فتنے, کیسے کیسے فتنے, کہاں کہاں, لیکن اس کے بارے میں کہ تمہیں, اس لیے کہ آپ امت سے رخصت ہو رہے تھے, یوں ہی چھوڑ کے نہیں جا رہا ہوں, सड़क पे छोड़ के नहीं जा रहा हूं, किसी की गोद में बिठा के नहीं जा रहा हूं, और किसी के एहसान तले मरहून मिन्नत कहूंगा तो वो समझेंगे नहीं, किसी का मरहून मिन्नत बना के नहीं जा रहा हूं तो पशु कैसे के हूं। अब वो अभिक्षा एक मर्तबा मैंने वहां सूरत में ची व जमीन कह दिया तो बस एक बहुत जिम्मेदार आए वहां तो मुझसे बैठे हूं तो मैं को आई खर्चा लियो पड़े नीति ने कह। इसीलिए कहते देखो मैंने बांग्लादेश में एक मर्तबा कहा था वहां के उलमा और उनको जमा करके, इस सदी में सदी डेढ़ सदी में कुरान हदीस फिका सीरत इसकी खिदमत जितनी उर्दू ने की है और जितनी उर्दू में की है अरबी की वो मुतकद्दिमीन की और वो सारी अलग अपनी जगह, लेकिन इस वक्त जो कुरान हदीस और सीरत और फिका की खिदमत जो उर्दू ने की है किसी और जबान ने नहीं की। उर्दू सीखना, उर्दू लिखना, उर्दू पढ़ना और वो भी सही पढ़ना, जैसे कुरान अभी पढ़ा ना माशाल्लाह बहुत अच्छा सही पढ़ा, वरना मैं मौलवी साहब को कह रहा था कि काफ और काफ काफ बड़े बड़ी काफ और छोटी काफ कहते हैं ना, अब दुआ है अल्लाहुम्मा जअल ली नूरन फी कल्बी, अल्लाह मेरे दिल में नूर भर दे, और इसको छोटे काफ से पढ़े तो मेरे कुत्ते को नूरानी बना दे। इसलिए भाई तुम दुनिया भर की पढ़ो न पढ़ो कम से कम, मैं कहा करता हूं खैर मेरी बात फैल बहुत जाती है, तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम सड़क पर छोड़कर नहीं गए हैं, जैसे किसी का बाप मर जाए न बच्चों के लिए घर है न कारोबार है न खाने पीने का माश का कोई इंतजाम है तो बच्चे बेचारे सड़क पर होते हैं। मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आपके अपने हर उम्मती को आपके हर गुलाम को जो क़यामत तक आपका कलमा गुआएगा उसके लिए पूरी गारंटी दे गए, सड़क पे छोड़ के नहीं जा रहा हूं, किसी की गोद में बिठा के नहीं जा रहा हूं, किसी के एहसान तले नहीं छोड़ जा रहा हूं, जियो जैसे लोग जिलाएं और मरो ऐसे जैसे मरा लोग मारे, कमाओ ऐसे जैसे लोग कमाने को कहें और खाओ वो जो लोग खाने को कहें, नहीं तुम्हारे एक हाथ में कुरान दे के जा रहा हूं। ये कुरान हमसे पांच चीजें चाहता है, सबसे पहले कुरान पर ईमान, ईमान बिल कुरान, अल्लाह का कलाम है किताबुल्लाह है हक है हक है हक है, कुरान अल्लाह ही की किताब, आमंतु बिल्लाहि व मलाइकतिही व कुतुबिही, कुरान भी तौरात भी इंजील भी ज़बूर भी सुहूफ़ इब्राहिम मूसा आदम शीस भी, अल्लाह का कलाम, अंदर में इसका यकीन। इसलिए अजीब बात कही, अब मुझे बोलना असल में आता नहीं है तो मैं इधर उधर से कहीं से ढूंढ ढांड के वो कुछ हो जाता है, आदमी को शौक होता है, कोई ओहदेदार हैं कोई बड़े मनसब के हैं वो हमारी सुने हम उनसे बात करें, और एक शौक होता है वो हमसे बात करें हम सुने, किसी की कोई हैसियत नहीं है अल्लाह के सामने, कैसा अच्छा नुस्खा दिया, अल्लाह से बातें करना चाहते हो अल्लाह आपकी सुने, अल्लाह से तुम बातें करना चाहते हो तो नमाज पढ़ो, वो यतवज्जह नियत बांधते अल्लाह पाक پورے طور پر اپنی رحمتوں کے ساتھ نماز کے ذریعے. اور اللہ آپ کی سنے, آپ اللہ کی سنے نماز پڑھو, اور اللہ آپ کی سنے کا قرآن پڑھو. فضائل قرآن میں ہے نا, یستمع الیک, اور سمیع اور استماع کا فرق تو یہ جانے ہو سب, سمجھے؟ وہ قرآن, ایک ہاتھ میں قرآن, لیکن یہ قرآن اس کے بارے میں ڈنکے کی چوٹ. اس لیے جو بچوں نے ختم کیا تو اس میں پوری بشریت سے خطاب, قل اعوذ برب الناس, پوری انسانیت مخاطب ہے آخر تک. اسی لیے کہا قرآن ہدى للناس, جو جہاں جس حال میں ہوگا, بیماری میں سسک رہا ہے, دولتوں میں ڈوبا ہوا ہے, پیالہ لے کے بھیک مانگ رہا ہے, ہزاروں بیگا زمین جوت رہا ہے, کئی کئی کارخانے چلاتا ہے, کسی کرسی پر بیٹھا ہے, سڑک پہ جھاڑو دیتا ہے, گھر کے کونے میں پردہ نشین خاتون ہے, کنواری بچی ہے, ہر ایک کی ہر حال کی مکمل رہبری قرآن میں, قرآن رہبری کرتا. وہ اللہ کے نبی صلی اللہ علیہ وسلم بطور امانت کے دے کر گئے ہیں. امانت اللہ کی بہت ہیں, جیسے ہماری آنکھیں امانت ہے, ہمارا سر سے پیر تک کا جسم امانت ہے اللہ کی, زندگی کا ہر سانس امانت ہے, طلبہ کے لیے مدرسے کے وقت کا سانس سانس امانت ہے, درجے کی حاضری امانت ہے, استاد کا ادب امانت ہے. اسی لیے طالب کہا, کیا کہا؟ طالب علم, کہ طلب سچی ہوگی تو ملے گا. صحابہ کرام رضوان اللہ تعالیٰ ان کی تمام ترقی کا راز جو دنیا میں قیامت تک آنے والے انسانوں کے لیے مشعل راہ بولوں کی, کیا کہ جو ہدایت کے چراغ بنے, اس کی اصل بنیاد ان کی طلب صادق. جس دن سے کلمہ ملا تھا کہ اس کی طلب میں اپنی سچائی ثابت کر دی کہ اس کو لینے کے لیے اس کلمے نے جو دیا ہے, معاشرے کی پاکی دی ہے, اخلاق کی بلندی دی ہے, معاملات کی صفائی دی ہے, تعلق مع اللہ دیا ہے, خلق خدا پہ ترس کھانا دیا ہے, یتیموں کے سر پر شفقت کا ہاتھ پھیرنا دیا ہے, جو کچھ دیا ہے اندھیرے میں اجالے میں امانت ہے, امانت ہے. اور امانت میں خیانت ہر جمعے کے خطبے میں سنتے ہیں, لا ایمان لمن لا امانت اللہ, جس میں امانت داری نہیں اس میں تو اس کا تو ایمان ہی نہیں. ڈھونگ کرتے رہو اور ڈھول پیٹتے رہو. امانت کہ سب سے پہلے ہمارے پاس جو وقت ہے وہ امانت ہے, ہماری سر سے پیر تک کے جتنے اعضا ہیں وہ امانت ہے, اللہ کا دیا ہوا دانا دانا امانت ہے. اور جتنی نعمتیں, سب سے بڑی نعمت یہ قرآن کریم ہے. اسی لیے حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا, نحن معاشر الانبیاء لا نورث دینارا ولا درہما, ہم نبیوں کی جماعت پیسوں کا وارث نہیں بناتے, جو اللہ کے ہاں سے لے کر آتے ہیں وہ امت کو دے کر جاتے ہیں. حضور اکرم صلی اللہ علیہ وسلم جو کچھ لائے, اور کہاں کہاں قرآن اترا, کن کن حالات میں اترا, ہمیں تیار فرمایا, ایک ہاتھ میں قرآن دے کے جا رہا ہوں, اس قرآن ہی میں تمہارے لیے دنیا آخرت کی مکمل رہبری بھی, عزت و آبرو بھی, कामयाबी भी सब इसमें है, लेकिन ये यूं घोल करके पी जाओगे तो कुरान वाली जिंदगी आ गई, ऐसा नहीं। इसके लिए मेहनत करनी पड़ेगी, वो दूसरे हाथ में दे के जा रहा हूं। इसीलिए यूं कहा उलमा ने, ये उलमा सारे बैठे हैं, किताब अल्लाह व सुन्नत रसूली है नहीं, कि अव्वल सुन्नतिन सन्नहा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ही दावत इलल्लाह। नबुव्वत का ताज रखे जाने के बाद जिम्मेदारी पूरा करने, जिम्मेदारी अदा करने के लिए सबसे पहले जो आपने काम किया है वो ईमान की दावत दी। ये महासुन्नत है, ये उम्मत सुनन है, तमाम फराइज, तमाम वाजिबात, तमाम मुअक्कदा, तमाम गैर मुअक्कदा, तमाम मुस्तहबात, तमाम आदाब, तमाम सबकी माँ है ये। इसके नतीजे में जिंदा हो। मुझे तो कल बड़ा मजा आया, मैं पढ़ रहा था मुस्तहब, मुस्तहब और मकरूह तंजीही। आम तौर पर मुस्तहब को वांदो नहीं, मुस्तहब छे, मुस्तहब का तर्जुमा क्या है? अल्लाह को महबूब है वुजू करते वक्त क़िबले की तरफ मुंह करके बैठना, मुस्तहब यानी अल्लाह को पसंद है। वुजू में बातें करना मकरूह तंजीमी तंजी, मकरूह का तर्जुमा नापसंद। तो जो पसंद है उसको तो छोड़ दिया, जो नापसंद है और शौक वुजू किया तो नापसंदगी के साथ किया। इसीलिए कहते हैं दीन सीखो, और वो सीखो उनसे जिनके पास दीन है। सब्जी सब्जी वाले की दुकान से मिलती है, अंडा अंडे वाले के यहां से मिलता है, कपड़ा कपड़े की दुकान से मिलता है, दीन अहले इल्म से मिलता है, उलमा की सोहबत। उस पर मैं कह रहा था कि ये कुरान हमसे पांच बातें मांगता है। सबसे पहले अल्लाह की किताब हूं, एक। दूसरे मेरी तिलावत करो, मुझे पढ़ो, दो, लेकिन सही पढ़ो वरना कहीं का कहीं हो जाएगा। इन्नल्लाहा युहिब्बुल मुत्तकीन, जो तकिया लगा के बैठे हैं उनसे अल्लाह बहुत मोहब्बत करता है। इसलिए कि छोटे काब से तो यही तर्जुमा होगा, जो अल्लाह से बहुत डरते हैं उनसे अल्लाह मोहब्बत करते हैं, वो तो जब होगा जब इन्नल्लाहा युहिब्बुल मुत्तकीन। बड़ी ख्वाब से, अरबी बहुत नाजुक है, अंग्रेजी का कोई लफ्ज गलत बोले तो अंग्रेजी बोलने वाला जो है सर पकड़ो, मौल साहब माफ कर दो अंग्रेजी को। अब हम जब पढ़ते थे ना वहां लखनऊ में, तो साउथ अफ्रीका के साथी हमारे कमरे के साथी थे, तो वो हमारा बहुत मजाक उड़ाते, हम उनकी उर्दू का मजाक उड़ाते थे, वो हमारी अंग्रेजी का। वो आता था तो उसको लोटा चाहिए, तो उसको बेचारे को लोटा बोलना नहीं आता था, और इस्तिंजा का तकाजा है बेतुल खला जाना, यूं करता था वो, तो हम समझ जाते थे इसको लोटा के। फिर वो हम जब फारिग होकर जाएंगे तो हमारे माँ बाप खुश होंगे, एयरपोर्ट पर लेने आएंगे और फुलहार करेंगे, तो वो बोलते हैं हम अफ्रीका, माँ बाप फुलहार हो गई। तो हम उनकी उर्दू पर हंसते थे, वो हमारी अंग्रेजी पर हंसते थे। आई एम टूमोरो गोइंग टू स्टेशन, तो वो कहता है कि माफ कर दे, इस पर हथौड़े मत चला, आर का इजहार नहीं हुआ करता है, आई एम गोइंग टुमारो। खैर, तो ये इसीलिए दोस्तों कुरान बहुत बड़ी नियामत, बहुत बड़ी नियामत, इसके मुकाबले में तो कोई नियामत ही नहीं। ये हमसे पांच चीजें चाहता है, سب سے پہلے ایمان بالقرآن، تلاوت قرآن، تجوید کے ساتھ صحیح تلاوت کرنا تیسری چیز. اس لیے مولانا الیاس صاحب رحمۃ اللہ علیہ یوں فرماتے تھے، میرا جی چاہتا ہے کہ ہر جماعت کے ساتھ ایک قاری صاحب ہوں تجوید سکھانے والے، تاکہ جماعت کے ساتھیوں کا قرآن صحیح کرائے. اب وہ تو ہاتھ آتے نہیں ہیں، میں کیا کروں. اور ایک عالم ہوں جو مسئلے مسائل بتائے. ہر جماعت میں دو ہوں. تین چیزیں ہوئی، قرآن پر ایمان، قرآن کی تلاوت، قرآن کی صحیح تلاوت. پھر چوتھی چیز، قرآن چاہتا ہے میں کیا کہتا ہوں وہ تو سمجھو، فہم قرآن، میرا پیغام سمجھو. اس لیے کہ جب قرآن نے جب بھی کہا ہے یا ایھا الذین آمنوا، کون کہہ رہا ہے؟ اللہ. آمنوا میں کون کون ہے؟ طالب اسلام کے مدرس اور محتمیم صاحب، شیخ الہندی صاحب، ان کا بیٹا ابراہیم ہے. پوری دنیا میں جہاں کہیں کوئی کلمہ والا ہوگا، اللہ اس سے براہ راست کہتے ہیں ایمان والوں. کتنا بڑا شرف ہے. اور ابا گھر میں بیٹھے ہیں، چار پانچ بھائی ہیں، ابا یوں کہہ رہا ہے بھائی بچوں کوئی اٹھے ہی نہ، ارے بھائی بچوں کوئی اٹھے ہی. اور ایک دم فرما بردار ہے، جی ابا جی، جی ابا جی. ابا کا دل کتنا خوش ہوگا. اللہ کہتے ہیں ایمان والو، کہا کرو اللہ نے کہا کرو. آپ اس قرآن کا چوتھا مطالبہ ہے، قرآن پر ایمان رکھنے والوں سے مجھے سمجھو. لیکن کیسے سمجھو، کس سے سمجھو؟ جنہوں نے قرآن سمجھا ہے ان سے، ورنہ پھر حضرت تھانوی نور اللہ مرکزہ کی وہ میں پڑھ رہا تھا، ہر مولوی کو ان کے ملفوظات بھی، ان کے خطبات بھی، ان کی تصانیف بھی پڑھنی چاہیے بار بار. ایک آدمی آیا حضرت تھانوی رحمۃ اللہ علیہ کے پاس، حضرت جی میں قرآن ترجمے سے پڑھتا ہوں. بہت اچھا ہے بھائی. تو حضرت جی اس میں تو یا ایھا الذین آمنوا لا تقولوا راعنا، راعنا مت کہو. تو میں اس کو نکال دوں؟ اللہ نے منع کیا ہے. یہ جو بغیر استاد کے پڑھتے ہیں نا، ترجمہ ہی پڑھوں گجراتی میں؟ ہارو بھائی، حضرت تھانوی نور اللہ مرقدہ نے اس سے کہا کہ وہ تو اللہ نے اپنے کلام میں رکھا ہے، اس کو رہنے دینا، تو ترجمہ دیکھنا چھوڑ دینا. لیکن سمجھتا تو ہے نہیں. اللہ کی شان دوسرا آیا حضرت تھانوی نور اللہ مرقدہ کے پاس، لوگ بہت آتے تھے ایسے، جتنی اعلیٰ بلا ہو. حضرت جی قرآن ترجمے سے پڑھتا ہوں، قرآن نے تو پیروں کا مسا کہا ہے، ہم سہو رو سکوں گا ارجلکم، سروں کا مسا کرو، پیروں کا مسا کرو. تم سارے مولوی تو پیر دھونے کو کہتے ہو، کیونکہ ترجمہ پڑھ رہا تھا. حضرت تھانوی نور اللہ مرقدہ نے یوں فرمایا، اتنا جاہل تھا کہ شاید اس کے باپ نے یا اس کے دادے نے بھی معطوف علیہ سنا بھی نہیں ہوگا. سمجھنا تو باقی بات ہے، جو عربی کا قاعدہ ہے. تو اب میں اس کو کیا کہوں، کیسے سمجھاؤں؟ میں نے اس سے کہا کہ تجھے کس نے کہا ہے؟ قرآن میں ہے. ہاں مولوی صاحب نے کہا. کہا کہ اب یہ پتہ نہیں میرا کتنا دماغ چاٹے گا. تو میں نے اس سے کہا کہ جس مولوی صاحب نے تجھ سے کہا ہے نا، ان کے کہے سے تم پیر دھو لیا کرنا بس. اسی لیے قرآن کا چوتھا مطالبہ ہے، مجھے میرے پیغام کو سمجھو. ایمان، تلاوت، सही तिलावत उसको समझना और समझना उनसे जिन्होंने समझा है. अल्लाह उलमा की खबरों को नूर से मुनवर फरमाए. एक एक आयत की तफसीरें चार और पांचवी. अगर तुमने कुरान पर ईमान भी बना लिया, तुम कुरान बहुत लहजे से, जैसे अभी इमाम साहब पढ़ रहे थे, पढ़ा था ना मगरिब में, बहुत सही पढ़ते हो, जैसे बच्चों ने माशाल्लाह कुल औज़ु बिरब्बिन नास पढ़ी, बहुत सही पढ़ी, सही भी पढ़ते हो, तुमने उलमा की सोहबत में समझ भी लिया ये हलाल ये हराम ये जायज ये नाजायज ये सब हो गया, तो ये तुम्हारे बाप की मिल्क है, ये तुम्हारी जायदाद है. मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इसको मीरास के तौर पर दिया है. और जैसे बाप मरता है, छोटे नाबालिग भाई बहन भी हैं, बड़े भाई बहन भी हैं, बाप की मीरास में तो सबका हिस्सा है. तो वो उम्मत जिसको नबी का नाम नहीं मालूम, वो उम्मत जिसको कलमा नहीं मालूम, वो उम्मत जिसको ये नहीं मालूम कि हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम हमें क्या देकर गए. तुमने कुरान पर ईमान भी बनाया, तुमने ईमान की बहसें भी की और ईमान कुरान भी पढ़ा और हिफ्ज भी किया, तजवीद के साथ पढ़ा और समझा भी, और मसाइल और इस्तिंबातात और इज्तिहादात और क्या क्या बहुत सारा होता है ना, वो सब कर लिया, तो घरों में बैठे रहो मुत्तकी है. छोटे भाई बहनों तक उनके बाप की मीरास पहुंचाना बड़े भाइयों की जिम्मेदारी है. और बड़े भाई जब उनको पहुंचाएंगे तो बड़े भाइयों का एहसान नहीं होगा, इनका हक था. एहसान तो जब जब के बड़े भाई अपने हिस्से में से कुछ दे दे, दस बीघा जमीन में से अगर एक एक बीघा जमीन भाई के हिस्से में आती है छोटे के, तो उसका हक है. सवा बीघा दे जब देखे, है नहीं? इसीलिए पढ़ना भी है, समझना भी है, खुद अमल करना है. और इसकी दावत दुनिया की चार सिमतों तक, इसलिए कि सूरज के मगरिब से निकलने तक ये कुरान है और हर एक के लिए है. बराह रास्त अल्लाह खिताब कर रहे हैं इन ईमान वालों की, इनके बच्चे बच्चे की जिम्मेदारी है. माशाअल्लाह रोज एक कुरान खत्म करते हैं, माशाअल्लाह हर वक्त कुरान पढ़ते हैं, माशाअल्लाह है सही, बहुत बहुत बड़ी बात है. इसीलिए सबसे पहले तो मैं इनके माँ बाप को मुबारकबाद देता हूं. इनके माँ बाप, ये बच्चे जिन्होंने हिफ्ज किया, इनके माँ बाप इनसे और भी कुछ करा सकते थे और किसी पढ़ाई में लगा सकते थे, लेकिन इनसे कुरान. आज हम मस्तूरात में बयान कर रहे थे तो मौलाना अनवर साहब का तस्किरा आया था, है मौलाना, वो मैंने कहा इनके वालिद को भी जानता हूँ, इनके वालदा का अल्लाह मग़फ़िरत फरमाए, लेकिन कैसा आलिम. मैंने औरतों से कहा, मैंने कहा वो सारे सहाबा सारे और सारे माओ के पेट से पैदा हुए, अभी भी तुम्हारे पेटों से ऐसे पैदा हो सकते हैं. मैंने कहा, फिर उनके अब्बा याद आए मुझे कि पोर्टर थे, यूं लाइट दिखाते थे जब हम कोरा से कावी गाड़ी में आते थे. अल्लाह बहुत, तो इनके माँ बाप को मुबारकबाद देता हूँ. अब मेरी क्या मुबारकबाद, अल्लाह के नबी ने दी है और कैसी खुशखबरी सुनाई है, आज वो नूर का. और इनके असातिज़ा जिन्होंने अरबरेज़ी की, जिन्होंने वक्त की पाबंदी की और जिन्होंने मेहनत से पढ़ाया, मुर्गे मुर्गे बनाए थे कि नहीं है, कुछ तो थोड़ा शिकायत नहीं है, घबराओ मत, वो नहीं देख रहे हैं, है कुछ हुआ था, कुछ हमें अल्लाह बहुत बुलंदरजात नसीब फरमावे, बहुत बुलंदरजात नसीब फरमावे. हजरत मौलाना अली यूसुफ साहब रहमतुल्लाह अलैह उस्ताद सबक सुनाने जावे ना, गलती करें ना तो कुछ नहीं, नीचे तिपाई के नीचे से ऐसी चुटकी काटते थे, मुर्सा वो मुर्सा नीचे से। अल्लाह उनके दर्जात को बुलंद फरमाए, अल्लाह उनके दर्जात को बुलंद फरमाए। तो भाई इनके माँ बाप को भी मुबारकबाद देता हूँ, इन बच्चों को भी मुबारकबाद देता हूँ, इनके असातिज़ा को भी। ये कुरान हमसे पांच बातें, जितने जो बड़ी उम्र के हैं, अब मैं क्या कहूँ क्या क्या सुनाऊँ। भाई सबसे पहले कुरान पढ़ना है, कुरान पर ईमान, कुरान को सही कुरान पढ़ना, सही पढ़ना, समझना उनकी सोहबत में, उलमा की सोहबत में। और ये अल्लाह, हमने तो दुनिया देखी, अभी मैं गया था बहुत कहीं कहीं, अल्लाह घर बैठे अल्लाह ने हमको जितना नवाजा है, अल्लाह कुरान के मकतब भी और मदरसे भी। और मैं तो इन साथियों को बहुत मुबारकबाद देता हूँ और बहुत शाबाशी देता हूँ, जो जगह जगह मकतब कायम कर रहे हैं और बहुत थकते हैं, बहुत उनकी कोशिशें करते हैं। कुरान के मकतब भी, कुरान के मदरसे भी, बड़े बड़े इदारे भी, हदीस पढ़ाने वाले उलमा, तफसीर के असातिज़ा, मुफ्तियान, ये सारे, इस सब के साथ ये दीन सबकी जिंदगियों में आवे, उसकी मेहनत, दावत और तबलीग, सारी चीज़ें अल्लाह पाक ने हमारे यहाँ जमा कर दी। अल्लाह का एक दस्तूर है, उसकी किसी से रिश्तेदारी नहीं है, उसकी किसी से रिश्तेदारी नहीं है। जो भी सच्ची तलब के साथ, इसीलिए दो सिफतें बुनियादी है, सच्चाई और अमानतदारी। देखो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से इतना बड़ा काम लेना था अल्लाह को क़यामत तक का, नबुव्वत से पहले आपके अंदर अल्लाह पाक ने दो बुनियादी सिफतें रखी थी। मुशरिक और कट्टर दुश्मन ये कहता था सच्चे हैं, अमानतदार हैं, सादिक और अमीन। पूरे दीन की, कुरान पढ़ने की, पढ़ाने की, इदारे और मदरसे चलाने की, और नमाजें, रोज़ा, सदका, खैरात, मीरास, जितने अहकाम हैं, उनमें सबसे पहले अल्लाह को अल्लाह मानना, ऐसा जैसा वो है, सच्चाई। अगर ये पूरी सच्चाई नहीं है तो उसका नाम ये उलमा कहते हैं कि कुछ और है। इसीलिए तीन किस्म के आदमी बताए, उलाइका अला हुदम मिन रब्बिहिम व उलाइका हुमुल मुफ्लिहून। ये तो वो हैं जो बिल्कुल जितनी अल्लाह ने कही, अल्लाह के नबी ने कही, दिखे न दिखे, बिन देखे, उस पर ईमान है, हक है, हक है, हक है। जो अल्लाह का दिया हुआ है उसको खर्च करते हैं अल्लाह की निस्बत पर, आवारा गर्दी में नहीं, अपने शौक पूरा करने में नहीं, ख्वाहिशात में नहीं। और वो तो मौलाना इलियास साहब रहमतुल्लाह फरमाते थे, मुसलमान मुसलमान उसका वक्त और उसका पैसा अल्लाह को नाराज करने वाली चीज में खर्च हो, इसका तो सोच ही नहीं सकते। ये तो मुसलमान है, ये तो अल्लाह का बंदा है, इधर नबी का उम्मती है, है? तो ये अमानतें हैं, इसमें सच्चाई, अल्लाह ही सब कुछ, अल्लाह ही से सब कुछ, कोई कुछ नहीं, किसी से कुछ नहीं, अल्लाह के साथ सच्चाई। फिर उसकी दी हुई अमानत को अमानतदारी के साथ। इसीलिए असातिज़ा के लिए भी, तलबा के लिए भी, इदारा चलाने वाले इंतज़ामिया को, उनको बहुत मुबारकबाद देता हूँ, असातिज़ा को भी, इंतज़ामिया को भी। अल्लाह ताला बहुत जज़ाए खैर दे, वो तो जिस पर पढ़ती है वो जानता है कैसे कैसे मदरसे कैसे चलते हैं, मकतब कैसे चलते हैं, इदारे कैसे चलते हैं, असातिज़ा कैसे, उनकी क्या क्या ज़रूरत है, बहुत सारे मसले होते हैं। अल्लाह इनकी कोशिशों को बारावर फरमाए, तरक्यात से मालामाल फरमाए। और चूंकि हर चीज़ के दो रुख होते हैं, या तो नबुव्वत के और आलिम के दर्जे में एक दर्जे का फर्क जन्नत में, या आलिम ही से जहन्नम दहकाई जाएगी, दोनों हैं। इसीलिए डरते भी रहना है, पढ़ना भी है, पढ़ाना भी है, डरना भी है। इसीलिए हजरत अली रजी अल्लाह तआला का इरशाद है कि हर बंदे बंदी को अमल से ज्यादा, जिस अमल के अल्लाह तौफीक दे, उस अमल से ज्यादा अमल अल्लाह के यहाँ कबूल हो जाए इसका फिक्र करना चाहिए। अब ये जिन्होंने पढ़ाया, जो ये इदारा चलाते हैं, जो असातिज़ा हैं, ये बच्चे जिन्होंने पढ़ा और इनके माँ बाप जिन्होंने पढ़ाया, खर्च किया, जो भी जिस तरह भी मेहनत की, इनका सारा अल्लाह के यहाँ कबूल हो जाए, तो ये बहुत बड़ी नियामत अल्लाह ने हमको दी है। अल्लाह का दस्तूर ये है कि जो उसकी कदर करता है अल्लाह नियामत बढ़ाते हैं, नाकदरी करता है तो अल्लाह को गनीयुन अनिल आलमीन, किसी की परवाह नहीं। ऐसे ही दोस्तों हमारे जैसे ये तलबा हैं, असातिज़ा हैं और इंतज़ामिया हैं और दूसरे उलमाए किराम हैं, ऐसे हमारे और भाई माशाल्लाह वक्त भी लगाते हैं, चिल्ले देते हैं, चार महीने देते हैं, मस्जिदों में अमाल करते हैं, मस्जिदों को आबाद करते हैं, ये भी इसकी कोशिश कि ये नियामत हमको घर बैठे मिली है। वो कावी का एक क्या क्या कावी की तारीख का तो कावी वाले ज्यादा जानते हैं, मैं क्या तुम्हें बताऊंगा। राधनपुर में तबलीग का इज्तिमा था, वहां गए थे हमारे वालिद साहब रहमतुल्लाह अलैह और हाजी मूसा बाबर और ये लोग थे, वो वहां से इज्तिमा यहां मांग के लाए थे, सबसे पहली जो तबलीग हुई थी। फिर उसके बाद माशाल्लाह कितने साथी तो अल्लाह के प्यारे हो गए, अल्लाह उनकी मगफिरत फरमावे। अल्हम्दुलिल्लाह मस्जिदें भी आबाद है और जमातें भी बराबर जारी। मुझे कल बहुत खुशी हुई, कल हमें सूरत में ये जो स्टूडेंट्स हैं कॉलेज के और यूनिवर्सिटी के और हाई स्कूल के, तकरीबन 600 लड़के थे स्टूडेंट्स सारे, और उनको लेकर कौन जाए, तो उसके लिए जो पुरानों की तश्कील हुई ना, जो उनके साथ लगे 50 साथी उनके साथ लगे नकद, 58 जमातों से तो मैंने मुसाफा किया और उनका कहा कि अभी और आने वाली हैं स्टूडेंट्स की 10-10 इनकी जमातें, यहाँ भी कावी की भी दो जमातें बनी है, वो आएंगी इंशाल्लाह कावी भरूच के लिए। तो अल्लाह का शुक्र है। लेकिन दोस्तों हम सिर्फ इस जाहिर को देखकर खुश न हो जाएं, खुश बहुत शानदार दूध, बालाय, मक्खन, सारा खाना, सब प्रोटीन ही प्रोटीन, क्या मुकव्वी थी, मुकव्वियात ही मुकव्वियात, लेकिन उसमें जरा सा जहर मिल जाए तो है? जहर से वो सारा खाना भी जहर बन जाएगा। अल्लाह का शुक्र है, अजानें हैं, मस्जिदें हैं, मदरसे हैं, लेकिन दूसरों सबसे बड़ी चीज जो है वो मुआशरत और रहन सहन। उसके बारे में उलमा ने लिखा है कि इस्लामी माशरे में बुनियाद पर्दा और हया, जितना हया और पर्दा और इज्जत और पाकदामनी होगी माशरा सही बनेगा। गैर इस्लामी यहूद और नसारा की, मुशरिकीन मजूस की, आधा इस्लाम की जो रहन सहन की जिंदगी है उसकी बुनियाद ही नंगापन और इसराफ। हर आदमी के पास अपनी डायरी होती है, देखे कि हम कहाँ हैं, यूं देखा ये मजमा देख करके खुशी होती है, तलबा मदरसे असातिज़ा सब, लेकिन मैंने पहले भी कहा है कि यूं मत समझना कि हम यूं ही एक तरफ पड़े हुए रहते हैं। अल्लाह का शुक्र है, आप लोगों का एहसान भी याद है, गांव वालों का मैं बहुत एहसान भी मानता हूँ। और इस एहसान की वजह से यूँ कहते हैं कि एहसान, जिसका एहसान हो उसको एहसान से बदला जाना चाहिए। हल जजाउल एहसान इल्लल, एहसान वाले को तो गांव वालों का बहुत एहसान है। किसने किसने हमें लगाने के लिए, हमारी तश्कीलें करने के लिए, हमको मदरसे भेजने के लिए और हमारी खैर खबर करने के, क्या गांव वालों का बहुत एहसान। इस एहसान के बदले में मैं और तो कुछ नहीं कर सकता हूँ, इतना कहता हूँ। ये इसीलिए मैं कहता हूँ कि यूं नहीं कि हम कहीं दुनिया में फिर रहे, फुलां गए और यूं गए और वहां गए और यहां गए। अल्लाह का शुक्र है, गांव का फिक्र है। बहुत रमजान मुबारक में तो अल्लाह ने वहां पहुंचाया था हरमैन शरीफ में, खूब दुआएं मांगी गांव के लिए, घर घर के लिए, एक एक के लिए। लेकिन दोस्तों, कारगुजारियां और हाल चाल हमको भी मालूम होता रहता है, गांव में क्या हो रहा है। और वही बात है कि पूरा देगचा दूध का भरा हुआ हो और दो कतरे पेशाब के, क्या होगा? ये जिम्मेदारी सबकी है। मैं बाहर हूं, बाहर रहते हुए मुझे गांव के लिए जो मैं कुछ कर सकता हूं, जिस रास्ते से भी, कहने सुनने के रास्ते, समझाने के रास्ते, दुआओं के रास्ते और तश्कीलों के रास्ते, जो भी मेरा फर्ज है, अगर मैं ये करता हूं तो गांव पर मेरा कोई एहसान नहीं, गांव वाले कबूल करें। बहुत इसलिए मेरी दरख्वास्त है दोस्तों, सबसे बड़ी चीज मुआशरत, रहन सहन, गलियों में क्या हो रहा है, घरों में क्या हो रहा है, मोहल्लों में क्या हो रहा है, गांव में क्या हो रहा है, फिर जवानों में क्या हो रहा है, कुमारी लड़कियों में क्या हो रहा है, मर्दों में क्या हो रहा है, औरतों में क्या हो रहा है, ताजिरों में जिनके पास दो पैसे हैं, जमींदारों में जिनके पास जमीनें हैं, जो मुख्तलिफ लाइनों में कहां कहां। एक तरफ तो अल्लाह ने दीन जिंदा करने की मेहनत दी और अल्लाह हिफाजत फरमाए हमारे ही हाथों, हमारे ही हाथों दीन मिटे, दीन के हुक्म, हम सब के लिए बहुत रोने की बात। इसीलिए अल्लाह ने हमको दो नेमतें ऐसी दी है, एक नेमत पर अल्लाह का शुक्र अदा करना। कसूरवार हैं, गुनहगार हैं हम, तो अल्लाह का नाम भी हमको लेना नहीं आता। वो कितना पाक है, कितना पाक है, उसकी पाकी की कोई हद है? और ये जबान कितनी गंदी है, क्या क्या बोलती है, क्या क्या बोली है, इस नापाक जबान से, इस गंदी जबान से, उस पाक, उसका करम कि वो अपना पाक नाम इस गंदी जबान पर जारी कर दे, उसका करम कि ये पेशानी वो जमीन पर रखवा दे, उसका करम कि वो हाथ बंधवा के खड़ा कर, उसका करम है। इसलिए दोस्तों, अल्लाह को नियामत की कदर बहुत पसंद है। कसूरवार हैं, जब कोई कैसा ही गुनहगार हो, जब सच्ची तौबा के साथ अल्लाह की जनाब में आता है, अल्लाह बहुत माफ करते हैं। इसीलिए मायूसी कुफर बताई, अल्लाह से अपने गुनाहों की तौबा करना है। इस इलाके को हमारा ये पूरा जम्मू से ताल्लुका, मुझे खूब याद है, मैं बहुत छोटा था, हजरत शेखुल इस्लाम हजरत मौलाना हुसैन अहमद मदनी नव्वर अल्लाह मरकदहु तशरीफ लाए थे। पहले काबिया आए थे, वो हमारे मुंशी मोहम्मद हसन साहब थे, अल्लाह उनकी मगफिरत फरमावे, उनके साथ साबरमती जेल में थे। और वो बुजुर्गों को, बापू बापू बापू हमारे गांव तो आना पड़ेगा, तो कहा अच्छा मुंशी जाएंगे, हजरत तशरीफ लाए थे। उस वक्त हमारे उस्ताद हजरत मुंशी ईसा साहब और मौलाना अली यूसुफ साहब रहमहुमुल्लाह वो थे। हजरत का जलसा लिमड़ी चौक पर हुआ था और मुझसे कुरान पढ़वाया था, फिर हजरत ने दुआ दी थी मुझे, मैंने कहा हजरत मुझे इल्म दीन पढ़ने का शौक है। सारद में थे, मेरी बहन के घर में क्याम था, मोहम्मद बापू जी के घर में, तो मैंने हजरत मुझे इल्म दीन पढ़ने का शौक है, تو حضرت نے ہاتھ رکھے, اللہ تمہیں علم نافع نصیب فرمائے. جب میں آیا تو اس کے بعد میرے پورے خاندان نے, پاکستان سے ہمارے اور عزیز صاحب بھی آ گئے تھے, اللہ ان کی مغفرت فرماوے, ایڑی چوٹی کا زور لگا انگریزی پڑھانے کے لیے اس کو. فور یہاں تک کہ ایک بھائی سے کہا کہ راندیر جا کر اس کا بستر لے آؤ اور اس کو بڑودا میں ناگرواڑہ میں داخل کر دو. اللہ, لیکن میں یہ سمجھتا ہوں اس قلندر کا ہاتھ تھا, تو ہماری بستی پر تو بزرگوں کا بھی سایہ رہا ہے, بزرگوں کی دعائیں رہی ہیں, کتنے بڑے بڑے اجتماعات ہوئے ہیں, کیسے کیسے لوگوں کی قربانیاں, اور اس وقت کیسے علماء حدیث پڑھانے والے, مفتیان تفسیر پڑھانے والے. دوستو بہت بہت نعمتیں ہیں, اللہ ہماری ناقدری سے حفاظت فرمائے, ناقدری سے اللہ ہماری حفاظت فرمائے. اب تک مجھ سے, آپ سے, ہمارے تعلق والوں سے, چھوٹے بڑوں سے, جس نعمت کی جو ناقدری ہوئی ہے اللہ سے معافی مانگی. میں تو حیران رہ گیا, یہ یونیورسٹی اور کالج کے جو لڑکے ہوتے ہیں ان کے تو کیا کیا شوق ہوتے ہیں, وہ ویکیشن سے پہلے کیسے کیسے پروگرام بناتے ہیں, لیکن 600 لڑکے اور 10 دن کی گنجائش تھی, 10 دن کی جماعتیں بنی ان کی, 58 جماعتیں تو میرے سامنے بنی تھی اور آ رہی تھی. اس وقت میں اللہ کا شکر ہے علاقے میں کام بھی ہے, مسجدیں بھی ہیں. میرا جیوں چاہتا ہے اس وقت میں, اور آپ جانتے ہو ہمارے یہاں تو زبردستی تو ہوتی نہیں ہے, لیکن اگر بات سننے کے بعد دل گواہی دیتا ہو تو اتنی درخواست ہے اس مجمع میں طلبہ اساتذہ کے علاوہ, وہ تو اپنے سال کی ترتیب اور ان کے رمضان کی تعطیلات وغیرہ جو ہوتی ہے, اور ہمارے علماء اور طلبہ کے علاوہ جو بھائی ہیں, اب تک جن کے 4 مہینے ایک ساتھ نہیں لگے ہیں, چلے کئی سال سے دے رہے ہیں پابندی سے, لیکن ابھی تک 4 مہینے ایک ساتھ نہیں لگے ہیں, میری درخواست ہے وہ پہلے ذرا کھڑے ہو جائیں, کھڑے ہو جاؤ. جن کے 4 مہینے نہیں لگے ہیں وہ کھڑے ہو جاؤ, پھر میں آگے کا راستہ بتاتا ہوں انشاءاللہ, تم گھبرانا بالکل مت. جن کے 4 مہینے ابھی تک ایک ساتھ نہیں لگے ہیں, اچھا یہ سب لگے ہوئے, تم گھبراؤ مت, میں ایک آگے کی بات بتاؤں گا. جن کے 4 مہینے ایک ساتھ نہیں لگے ہیں وہ ذرا کھڑے ہو جاؤ, کھڑے ہو جاؤ, کھڑے ہو جاؤ, بالکل گھبراؤ مت, میں آگے کا راستہ بتاتا ہوں, کھڑے رہو اور کھڑے ہو جاؤ. جن کے, ارے یار ان کو خود کو تو معلوم ہوگا جن کے نہیں لگے ہیں, مجھے کیوں چیخواتے ہو, میرا نام احمد ہے, اب یہ مجھے یاد دلاوے کہ وہ احمد تجھے بلا رہے, تو میں جن کے 4 مہینے نہیں لگے ان کو نہیں معلوم, بات نہیں ہوگی کہ مجھے 4 مہینے لگانے ہی نہیں, کیوں بھائی سب چاہتے ہو ہیں بھائی, سب کے دل میں ہے نا کہ ہمارے اللہ پاک ہمیں قبول کرے. اچھا اب یہ جتنے کھڑے ہیں فرشتے تو نہیں ہیں, بیوی بچے اما ابا نوکری دھندا بہت سارے قصے ہیں, کون کس وجہ سے ابھی تک نہیں جا سکا ہے اس کو خود کو معلوم ہے, اور اندر میں بھی ہے, یار مارا ہاتھ ہے گیو ہے تو ہوں 4 مہینہ جت, یار مارو ہاتھ ہے گیو ہے تو ہوں 4 مہینہ جت, ہوتی ہے کہ نہیں ہوتی, لیکن بھائی ہم فرشتے ہیں. آج یہ جتنے کھڑے ہیں پہلے ایک نیت کر لو کہ انشاءاللہ 4 مہینے لگانے ہیں, پہلے نیت کر لو انشاءاللہ 4 مہینے لگانے ہیں, ہے نہیں. اب جس وجہ سے اب تک نہیں لگ سکے ہیں, ہر ایک کو معلوم ہے ان کی کیا مجبوری, ان کی کیا مجبوری, ان کی کیا مجبوری, ہر ایک معلوم. آج سے ایک تو جیسے اپنی معمولی ضرورتوں کے لیے ہم دعا نہیں کرتے ہیں, بچہ بیمار ہو گیا, گھر میں کوئی بات ہو گئی, قرضہ چڑھ گیا تو دعا کرتے ہیں, اس کے لیے آج سے دعا شروع کر دو, اللہ تو مجھے قبول فرما لے, اتنا تو کرو گے, ارے اتنا کرو گے. اچھا جس کی جو مجبوری ہے اس کو معلوم ہے کہ یہ مجبوری میری पांच दिन में, दस दिन में, पंद्रह दिन में, महीने में, डेढ़ महीने में ये मसला कब तक हल हो सकता है? शरीयत की हद में रहकर आज से उसके लिए कोशिश करनी शुरू कर दो। करोगे? करोगे? अब आसान रास्ता, जितने खड़े हैं, जिसकी जो मस्जिद हो, अल्लाह का शुक्र है गांव में अब तो मस्जिदें भी बहुत हो गई, जो जहां जिसकी जो मस्जिद है उस मस्जिद के दो गश्त, रोजाना का मशवरा ढाई घंटे, घर मस्जिद की तालीम, और जब तक आप चार महीने में जावे उसके लिए महीने के तीन दिन पाबंदी से तय कर लो कि इंशाल्लाह ये तो करना ही है। अगर इतना करोगे तो अल्लाह पाक आगे का रास्ता खोलेंगे। करोगे? करोगे? अब आप चार महीने कब देंगे वो आपके जहन में होगा। तो मेरे ख्याल में ये साथी अगर एक तरफ हो जाए और कोई जिम्मेदार साथी इनके पास बैठकर, जो कोई महीने के बाद, कोई 20 दिन के बाद, कोई 25 दिन के बाद, जिसकी जैसे होगी, उनके पास जमा हो जाएं और अपना नाम लिखवा दें, आपका आप किस मस्जिद में हैं और आपका क्या एड्रेस है, तो उससे आसानी हो जाएगी दूसरों को तस्वीर करने। आप लोग जरा से एक कहाँ जाना है भाई? आप लोग इधर आ जाओ। अल्लाह बहुत खुश रखे, अल्लाह तुम्हें बहुत खुश रखे, तुम्हारी नस्लों को अल्लाह कबूल फरमावे, और तुम्हारे एहसानों का बदला तो तुम्हें अल्लाह ही देगा, मैं तो दे नहीं सकता। आ जाओ। जज़ाकुम अल्लाह। अच्छा, तुम्हें अपने હેળીનો રાહ કાઢીએ, હેળી મેથી રાહ કાઢીએ તો કેવી રીતે કાઢીએ? પહેલું એક બાજુથી નાખીએ નહીં, હે? અરે બોલો ને યાર, તમે તો અરે હું તમારો માણા, એક બાજુથી નાખીએ તો પછી પેલાને એવું થાય કે હજી તો મય બહુ છે, તે પાછો એમથી નાખે હે ને, એવા કૂંચા કરી દે કે એની મય કશું જાય ના। जिनके चार महीने लग चुके हैं, हम हुजूर के उम्मती हैं, पूरा आलम हमारे जिम्मे है, आलम की नीयत से जब जहां जिस वक्त जैसे उसके लिए मैं तैयार हूं। चार महीने जिनके लग चुके हैं वो खड़े हो जाएं कि इंशाल्लाह हम मुल्कों में जाने के लिए तैयार हैं। खड़े हो जाओ, अल्लाह तुम्हें बहुत कबूल फरमाए। वाह वाह वाह वाह वाह वाह, खड़े होते रहो। हम जाके घर छोकर कोई पत्थर अभी नहीं देता रहे है, तमें जानो कि एक ही पत्थर अभी नहीं देता रहे से हो है। हाँ, पेट भर वाल। जज़ाकुमुल्लाह भाई, ये जितने चार महीने लगाए हुए खड़े हुए, ये जरा एक तरफ इनको बस सिर्फ अपने नाम वगैरह लिखवा दो, अल्लाह कबूल फरमावे, अल्लाह कबूल फरमावे। अच्छा, ये जितने खड़े हुए ना चार महीने लगे हुए, अभी और बहुत सारे बाकी हैं, तो इनको मालूम होगा किसके किसके लगे हैं, उनकी तश्कील इनके जिम्मे है। हो गए? अच्छा, अब हमारे माशाल्लाह, असल तो ये जलसा जो था ये तो हिफ्ज़े कुरान का, और उसमें असातिज़ा उलमा है नी, तो जो उलमा जिनका साल लग चुका है वो, और जिनका नहीं लगा है वो, दोनों खड़े हो जाए, जिनका लगा है वो भी, जिनका नहीं लगा है वो भी, दोनों खड़े हो जाए। जिनका लगा है वो भी, जिनका नहीं लगा है वो भी। माथू फिर भी नहीं कहूं पड़े, दोहा ने समझौता। अब मेरी दरख्वास्त है, उलमा की बहुत बड़ी जिम्मेदारी है, मैं तो रात को मैंने कहा ना कि मुझे नींद नहीं आई, मैं मौलाना अली मियां साहब रहमतुल्लाह अलैह के वो चिरागे राह पढ़ रहा था, पर कि या अल्लाह, लोग हमको आलिम आलिम आलिम, हम कहाँ हैं? हमारे होते हुए उम्मत ऐसी जो जहां चाहे ले जाए। अब अपने लिए मदरसे की, मस्जिद की, घर की बहुत सारी जिम्मेदारियां होती हैं, उन सब के साथ सिर्फ तबीयत पर लेना है। और तरतीब जब बनाएंगे, शायद पिछली मर्तबा में आया था तो किस्सा सुनाया था, आसाम के एक शेखुल हदीस साहब, सुनाया था नहीं? अब दोबारा सुनाऊं? हैं जी, काफी है वो, बोलो ना। नहीं नहीं, काफी नहीं है? नहीं कि काफी है? तो आसाम के एक शेखुल हदीस साहब रमजान की छुट्टियों में अपने तलबा के साथ चिल्ले की जमात लेकर आए, चिल्ला लगा के जा रहे थे, मेरे कमरे में आया, कहने मौल साहब बहुत जी लगा और जी चाहता है कि साल पूरा करूं, लेकिन बुखारी मेरे जिम्मे है। मैंने उनसे कहा, मन कमल साहब आसाम तो उलमा का घर है, और जो आपके साथ दौरे हदीस में होंगे उनको भी आप पहचानते होंगे, आप कोशिश करें अगर आपकी जगह कोई बुखारी पढ़ा ले तो आपका साल लग जाए। फिर जब साल लगा के आप जाए, मौल साहब चौथे दिन वो मेरे पास आए और कह लेंगे अल्हम्दुलिल्लाह इंतजाम हो गया। उन्होंने साल लगाया और फिर उन मौलवी साहब ने भी जिन्होंने बुखारी पढ़ाई लगाई। आप हजरात को मैं, चूंकि आपका एहतराम है, आप अल्लाह पाक आपसे बहुत काम ले, बहुत काम ले, बहुत काम ले, और बहुत मुखलिसीन काम करने वाला अमला आपको नसीब फरमाए। आप हजरात नीयत कर ले, तरतीब बनानी है जिस तरह वो आपकी आपकी अपनी जो जिम्मेदारियां हैं उस सबको, और आप तो वो किस्म हैं कि आपके हाथों और बहुत सारों के हो सकता है। जैसे अभी तो माशाल्लाह अपने यहाँ से तो हमेशा मदरसों से साल वाले और से जाते हैं, आप हजरात की कोशिशों से, दुआओं से, मेहनत से इंशाल्लाह तशरीफ रखें, तशरीफ रखें भाई। बाकी सारे मजमे से मेरी दरख्वास्त है, फिर कहता हूँ, गांव का बहुत एहसान, बहुत एहसान, जिंदगी का कुछ भरोसा नहीं, हल जजाउल एहसान। फिर कहता हूं, इसको यूं एक से सुनकर दूसरे से ना निकाल दे, जहां गांव की बहुत सारी खूबियां, जमातों की नकल हरकत, जोड़, मस्जिदें, मदरसा, दारुल उलूम, तलबा, ये सारी खूबियां जो सामने आ रही है, बाज कमजोरियां हमारे समाज में, बाज कमजोरियां हमारे समाज में, उससे सारा किया कराए पर पानी फिर जाता है। जैसे मैंने कहा ना, दो कतरे पेशाब, अब दूध कितनी बड़ी नेमत है, कोई अगर ख्वाब में देखता है तो उसकी ताबीर ये उलमा हजरत क्या कहते हैं, है नहीं? तो इतनी अल्लाह का शुक्र है, गांव पर अल्लाह का बहुत करम है, उलमा भी हैं, सब कुछ है, और ये सारी खूबियां हैं। अब बताओ, 19 बच्चों का खत्म हो रहा था, उनके वाली होंगे, लेकिन माशाल्लाह पूरे गांव में कैसी तलब है, देखो कैसे कैसे लोग बैठे, अल्लाह बहुत कबूल फरमाए। फिर मैं आपसे अर्ज करता हूं, अपने समाज सुधार, समाज को सुधारना, और उसमें सबसे बड़ी चीज पर्दा, इफ्फत और पाक दामनी। और ये दोस्तों, मैं एक मिसाल दिया करता हूं, मेरा जब ये ऑपरेशन हुआ था घुटनों का, तो डॉक्टर ने मुझे कहा था कि मौल साहब मेरा 4 घंटे का काम है, मेरा 4 घंटे का काम है, फिर अगर तुम परहेज करोगे तो इंशाल्लाह फायदा उठाओगे। तो देखा कि उससे पहले उन्होंने मुझे वो बेहोशी का इंजेक्शन दिया, टीवी तो सामने है, टीवी सामने है, आंखें खुली है, डॉक्टरों का की पूरी टीम आ रही है, नर्सें आ रही है, काटने कुटने का औजार भी उनके हाथ में है, आंखें खुली है, देख रहा, काटना शुरू किया, खून निकल रहा है, पीप निकल रहा है, कुछ निकाल रहे हैं, कुछ रख रहे, कुछ पता नहीं क्यों बेहोशी का इंजेक्शन लगा। आधी रात के बाद जब उसका असर खत्म हुआ तो फिर कराहने लगा। सुबह को डॉक्टर साहब आए, क्या हाल है? डॉक्टर साहब बहुत तकलीफ। तो डॉक्टर साहब ने कहा कि ये तकलीफ तो जिस वक्त मैंने नश्तर मारा था ना उसी वक्त से थी, लेकिन बेहोशी थी, अब होश आया है। मेरे बुजुर्गों, हमारे गांव की लड़कियां, हमारे गांव की बहू बेटियां, हमारे गांव के जवान कौन कहां और कहां कहां किस किस तरह, मैं तफसील नहीं सुनता, आप लोग खुद घर की बात तो घर के लोग जानते हैं नहीं, लेकिन दुनिया की हविस, दुनिया की मोहब्बत, दीन से दूरी, अल्लाह वालों की सोहबत का न होना, इसने ऐसा बेहोश कर रखा है कि हमको पता नहीं कि घरों में क्या हो रहा है, लड़कियों में क्या हो रहा है। अल्लाह का वास्ता देता हूं, फिर अल्लाह का वास्ता देता हूं, और आपके एहसानों के बदले में बतौर एहसान के फिर कह रहा हूं, गली गली, घर घर, घर घर के बच्चे बच्चे की निगरानी प्यार के साथ, हिकमत के साथ, कि हमारा कोई बच्चा जाया न हो, कोई किसी बुरी लत में, कोई किसी बुरी आदत में और कोई किसी बुरे काम में न मुब्तला। करोगे दोस्तों? करोगे? नहीं बोलते नहीं। अरे करोगे? उसका आसान रास्ता देखो, हमारे गांव की आदत है कि लिमड़ी चौक पर भाषण नवर क्यों तो भाई भाषण नवर कहने नहीं सही क्या भाई गॉर्नी पीपेर पची अही चकलू पची पेण तरावनी पार बधे एले तब एवं ना जाते हूँ भूली गय मन तो बधो तमारू नामा हो याद छे अल्लाह ना शुक्र छे कम तमारू मारी पर एहसान छे हूँ तमारा एहसान ना बदलावे जितली दुआ में रमजान मुबारक में अल्हम्दुलिल्लाह मक्का में मदीना में जितली मारा थी गौम माटे दुआ नहीं थी आ बधी जगहों छे के जई जवन्या पछी खासी उम्रवाला भी अधेली भी है अने वक्त जाया करे गीबत हो झूठ तोहमत हो बदनजरी बदनजरी के जिन्हें आँखनी नजर ने शैतानु तीर कहवा में आई ये बधु अने इना नतीजा में पछी जे जे अपने कोना पर आवे ने जे जे अपने जोऊ पड़े ने हबरू पड़े કે માણસનું માથું ઊંચું ના થઈ શકે। અલ્લાહ પાક આજ હાજીની મારી તમારી આખા ગામની અને આખા તાલુકાની જિલ્લાની સૂબાની મુલ્કની ઉમ્મતની તમામ નાકદરીઓને માફ ફરમાવી દે, સાચી અપણોને તોબા નસીબ ફરમાવે અને સહી ચાલવાની કોશિશ અને આપણી જીનાથી જે કંઈ બની શકે સમાજને માશરાને સુધારવામાં। પણ એક વાત યાદ રાખજો, કોણા હોય ને કોણા એક આંખથી આપણે શું કહીએ ને, અરે એક આંખ જીને ના હોય તેને શું કહે? બોલો ને યાર, તમે તો જાણે મને જ કહેવાના, હું કોણો છું? જીને એક આંખ ના હોય તેને આપણે શું કહે? કોણો કહે ને, પણ કોણાને કોણો કહે નહીં તો તેને ખોટું લાગે, તું કોણ, તારો બાપ કોણ, તરત ગારું દે હે ને। તીને આપણે એવું કહે કે ભાઈ આ બીમારી આ તકલીફ તને ક્યારથી છે? યાર એક વખતે આંખમાં ફૂલ પડ્યું તું ને ત્યારથી મતા ઉઠ્યું ને, આ ભલા મોણા આ તને લોક તારા તારા હહરાય તને જાણે કે મારતા જમાઈ કોણો છે, તાર બાહુ જાણે કે મારતો છોકરો કોણો છે, ને ઘરવાળી તારી બીવી મેં મારા કોણા છે હે ને। આ એપ તારી હંમેશા માટે ખતમ થઈ જાય એના માટે અત્યારે દુનિયામાં એટલી તરક્કી છે, કાચની બી આંખ બને અને લોકો આંખ ડોનેશન બી કરે, હંમેશા કઈ બનશે કઈ બનશે તરત પૂછશે, પ્રત્યેક યાર ખર્ચો તમે ખર્ચાની ફિકર ના કરો, હું બે વિંગો વેચી દઈશ પણ આમ મરી જતો રહે। એવી રીતે પ્યારથી હિકમતથી કોણાને કોણો નહીં કહેવાનો, જેને ઈરાન કોઈ ભાઈ કોઈ માણસ કોઈ છોકરો કોઈ છોકરી કોઈ કોઈ ગલી મેં કોઈ મળે કોઈ ગલત રસ્તે જતો હોય તો તેને ક્યાંથી કે ભાઈ આપણે સૌથી પહેલાં તો અલ્લાહના બંદા આદમ અલી સલામની ઓલાદ હઝરત ઇબ્રાહીમ અલી સલામે આપણું નામ મુસલમાન રાખ્યું અને આપણે હુઝુર અકરમ સલ્લલ્લાહુ અલૈહી વસલ્લમના ઉમ્મતી તો બંદા છે તો બંદગીથી રહેવું જોઈએ ઓલાદ આદમ છે તો આદમીયત કોને કે આદમી બનીને રહેવું જોઈએ જાનવર જેવું ના ફરવું જોઈએ મુસલમાન કે મુસલમાન કેવા કે હઝરત ઇબ્રાહીમ અલૈહી સલામની સીરત પડો કે દરેક ખ્વાહિશ પોતાની કુરબાન અલ્લાહ તને જે પસંદ તે મને પસંદ ત્યાર પછી હઝુર અકરમ સલ્લલ્લાહુ અલૈહી વસલ્લમનું કેટલું અહેસાન કેટલું અહેસાન તેમની નિયાબત અને મિરાશ આપણો એવી રીતે ત્યારથી એના માટે આ જે મસ્જિદવાર જમાત છે ને અને અઢી કલાક જે છે ત્યારથી મુલાકાતો કરીને મસ્જિદમે લાવવાની તાલીમ મેં ગશ્તો મેં કુરાનની તિલાવત જેમણે કુરાન ના પડ્યા હોય તે કુરાન શીખવાની કોશિશ કરે અગર એ કરશો તો ઇન્શાલ્લાહ અલ્લાહ આસો ઉમ્મીદ છે મને ખૂબ યાદ છે મને ખૂબ યાદ છે કે આ તાલુકો આપણો આખો કાવી સારદ દેવલા ભડકોદરા ખાનપુર આછોદ આ રિઝર્વ બેંક કહેવાતી હતી શું કહેવાતી હતી આ કુંડી રિઝર્વ બેંક કહેવાતી હતી મુલકોની જમાત જોવે તો ટોલમાં જોવે તો અને હારા લોકો કહેવાય પણ ભાઈ માહોલની ખરાબીથી તો માયુસ તો થવાનું નથી અલ્લાહ પાક આપણોને સાચી તોબા નસીબ ફરમાવે અને આખા ઇલાકાની એવી એક નમૂનાની જિંદગી બને કે જે આવે તેને તેના દિલને એવું થાય કે ભાઈ માણસો તો બહુ દુનિયામાં છે પણ સારા માણસ જોવા હોય સારો માહોલ જોવો હોય સારા વ્યવહાર જોવો હોય સારા અખલાક જોવા હોય અને સારો સમાજ જોવો હોય તો આયરા આ તાલુકામાં જો અંદરથી લોકોના જબાનો પર એવું આવે કરશો એના માટે મારી રાહ છે આ જેટલું બહાર આ બાજુ તે બાજુ બેહવાનું ને તેને તમે જે ગપબાજી થાય ને જેમે ગીબતો અને બધું બહુ બે નહોશ ફારી વખત હોય તો મસ્જિદ નહીં ના પોતાનું ઘર ઘર ને મસ્જિદ ઘર ને મસ્જિદ કામ ધંધો હોય નોકરી હોય હોય તે તો કરવું જરૂરી છે કરીશું ઇન્શાલ્લાહ આપણે અલ્લાહ પાક મને બી તોફીક દે ને તમને બી તોફીક દે મહિનાના 3 દિવસ કોના નક્કી છે એક બસ આ છેલ્લી એક તશ્કિલ છે એકલા ઊભા થઈ જાઓ કે હું 3 દિવસ પાબંદીથી એકલા ઊભા થઈ જાઓ કે ઇન્શાલ્લાહ અઠવાડિયું નક્કી કરી લઈશ કે ફલાણા અઠવાડિયા મારે 3 દિવસ દેવા બસ ખાલી ઊભા થઈ જાઓ તમારે નામા નહીં લખીએ અમને ખાલી તમારો ઈરાદો અને તમારી નિયત ઇન્શાલ્લાહ અલ્લાહની જાતિ ઉમ્મીદ છે અલ્લાહ પાક ગવાહ છે હર મહિને 3 દિવસ ઇન્શાલ્લાહ જમાતમાં જશ એટલું અને જે પુરાના અને જૂના સાથીઓ છે તે પોતાની મહેનતથી 3 દિવસની જમાત નવા નવા છોકરાઓને તૈયાર કરીને લઈ જશે જઝાકુમુલ્લાહ જઝાકુમુલ્લાહ વાહ વાહ વાહ વાહ વાહ માશાઅલ્લાહ બીજા કોઈ આપણા ગામે મસ્જિદો કેટલી હે 14 આજે સાથીઓ ઊભા થયા છે અલ્લાહ પાક ભાઈ તમારા માટે આસાન ફરમાવે માણસ છે આપણે ફરિશ્તા તો છે નહીં એક ફિકર એ કરો કે આપણે તો ઇન્શાલ્લાહ આપણી જાતથી લગાવીશું પણ આપણી મસ્જિદથી જમાત બી બનાવીશું અને બીજી મસ્જિદોવાળોને બી તરગીબ શોખ દેવડાવીશું એકબીજાને તૈયાર કરીશું ઇન્શાલ્લાહ પૂરી 14 મસ્જિદોમાંથી ઇન્શાલ્લાહ 3 દિવસની જમાતો બી અને પછી ચિલ્લોની 4 મહિનાની જેવી રીતે બધા ઈરાદો કર્યો અલ્લાહ પાક કબૂલ ફરમાવે બીજી એક ખાસ વાત બેહજો જઝાકુમુલ્લાહ આ બધો આટલો મોટો મજમો છે માશાઅલ્લાહ અલ્લાહ કયામત સુધીની નસલોને કબૂલ ફરમાવી લે જેટલી આપણી જિમ્મેદારી આપણી જાત પર છે એટલી જ આપણા બૈરી બચ્ચોની જિમ્મેદારી. યા યુહલ્લદીન આમનુ કુ અન્ફુસકુમ વ અહલીકુમ નાર. ઈમાન વાલો, અપને આપ પર અપના ઘર વાલો કો જહન્નમ કી આગ સે બચાઓ. હમ ઘર મે કો જો કામ હો, કુછ કુછ થોડા હુઆ નહીં હુઆ યે હુઆ, તો ઘર મે સબ હર ચીજ કો પૂછતે હૈ. નમાઝો કો ભી પૂછા કરો, નમાઝ સહી નહીં હૈ તો સીખને કો કહા કરો. હફ્તેવારી જો મસ્તુરાત કી તાલીમ કે હલકે હૈ, ગાંવ મે હોતે હૈ ના હફ્તેવારી તાલીમ, ઉસમે અપની મસ્તુરાત કો અપની બહુ બેટીઓ કો ભેજના. ખુદ ઘર મે એક વક્ત મુકરર કર લો કે જિસમે સારે ઘર કે લોગ જમા હોતે હૈ, ઉસ વક્ત મે ઘર કી તાલીમ ભી હો, યાની બહુ બેટિયાં ભી હો. ઓર એસે હી ફિર ઉનકી તીન દિન કી તશકીલે, દસ દિન કી તશકીલે, ચાર મહિને. મેં તો આપકો કહાં કહાં કી સુનાઉં. મેં અભી વહાં ગયા થા ન્યૂઝીલેન્ડ, પહેલે ગયે યહાં સે વો ઇંગ્લેન્ડ ગયે, વહાં સે ફ્રાંસ ગયે, ઓર ફ્રાંસ સે ફિર ઓસ્ટ્રેલિયા, ઓર ઓસ્ટ્રેલિયા સે ન્યૂઝીલેન્ડ. ફ્રાંસ મેં ભી દેખકા ઓર ઇંગ્લેન્ડ મેં તો અલ્લાહ અકબર, ભરું સુરત જ ભરેલું છે બધું. ફિર વહાં ગયા ન્યૂઝીલેન્ડ, તો વહાં તો રોજાના જૈસે પનામા હૈ ઉધર દક્ષિણ અમેરિકા મેં, એસે યહાં યે ન્યૂઝીલેન્ડ હૈ. ઓહો હો હો હો, ક્યા લોગ હૈ. રોજાના લડકિયાં ઓર લડકે, કોઈ લડકી જાતી હૈ જિસકી શાદી વહાં હોની હૈ, કોઈ લડકા જાતા હૈ જિસકી શાદી વહાં હોની હૈ, યા કિસકો. એક આપણા એ મહિલા મને આપણા ગામના યાકુબ સાલે હતા ને, મેં પીપળ પાસે રહેતા હતા, યાકુબ સાલે એમના છોકરો, છોકરો કે પોતરો, હે પોતરો હશે નહીં, મુશ્તાકમાં છોકરો, માશાઅલ્લાહ દરેક જગ્યા. પણ એક બહુ તાજુબ મને જે થયો અને બહુ ખુશી જે થઈ, જેટલા સાથીઓ જો સાથી આયે મિલને કે લીએ, કિસી કે સાથ તીન બેટે, કિસી કે સાથ દો, કિસી કે સાથ ચાર, મૌલવી સાહેબ ઇસકે 15 સિપારે હો ગયે હૈ, ઇસકે 7 હુએ હૈ, યે આલિમ ક્લાસ મે દાખિલ હુઆ હૈ. અલ્લાહુ અકબર. વો દુનિયા જહાં સારી બેદીની કા માહોલ, ઉસ માહોલ મે લોગ ઇસ નિયામત કી કદર કર રહે હૈ. અલ્લાહ ને હમે તો ઇન નિયામતો સે નવાઝા હૈ. અલ્લાહ આજ તક કી હમારી સારી ગલતીઓ કો, નાકદરીઓ કો માફ ફરમાવે. ઇસલિયે મેને દોબારા ફિર કહા કે ભાઈ અપને યહાં સબસે બડી તાકત જો હૈ વો સમાજ કી હૈ, જિસકો મુઆશરત કહેતે હૈ, જિસકો રહેન સહન કહેતે હૈ, જિને ગુજરાતીમાં રહેણી કહેણી કહે છે, હેની. યે જિતની હમારી ઘરો મેં ભી, ઔરતો મેં ભી, જવાનો મેં ભી, યે જિતની શરિયત સુન્નત કે કરીબ આતી જાયેગી, ઇન્શાઅલ્લાહ રહેમતો કા ગહેવારા બનેગા, ઓર યહાં સે રહેમતો કી હવાએં ચલેગી. અલ્લાહ મુજે ભી નસીબ ફરમાવે, તુમે ભી નસીબ ફરમાવે. માંગો દુઆ, બસ બીજું કશ કહેવાનું હે? દુઆ કે લીએ એક હદીસ મેં હૈ કે સલુલ્લાહ અંતુમ મુતયકિનીન બિલ ઇજાબા. અલ્લાહ સે જબ ભી માંગો તો કબૂલ હોને કે યકીન કે સાથ માંગો. ઓર જબ બંદા યું કહેતા કે મેરી ક્યા દુઆ, તો ફિર અલ્લાહ કહેતા કે જહાં તેરી હોતી હો વહાં સે લે લે. ઇસલિયે પૂરે યકીન કે સાથ કે ઇન્શાઅલ્લાહ દુઆ કબૂલ હોગી. ઓર યે અભી નહીં, જબ ભી દુઆ માંગો. اور دعا مولانا یوسف صاحب رحمت اللہ علیہ فرماتے تھے دعا وہ ہتھیار ہے اور دعا وہ طاقت ہے کہ جہاں تمام مادی طاقتیں ختم ہو جاتی ہیں جواب دے دیتی ہیں وہاں سے دعا کی طاقت کی ابتدا ہوتی ہے. انبیاء کرام علیہ الصلاۃ والتسلیمات کی دعاؤں پر جتنا ظلم ختم ہوا ہے وہ بھی, جو دین پھیلا ہے وہ بھی, آسمان سے دسترخوان اترے ہیں وہ بھی, پتھر سے اونٹیاں نکلی ہے وہ بھی, اور جس مردے زندہ ہوئے سب دعاؤں کا نتیجہ ہے. اس دعوت کی محنت میں اللہ کی طرف سے بطور انعام کے جو ملتا ہے وہ دعا کی طاقت ملتی ہے. اللہ ہمیں اس دعا کی قدر کی توفیق دے اور دعاؤں میں ہمارا جی لگاوے. سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا إله غيرك سبحانك وبحمدك على حلمك بعد علمك سبحانك وبحمدك على عفوك بعد قدرتك سبحانك وبحمدك على حلمك بعد علمك سبحانك وبحمدك على عفوك بعد قدرتك سبحانك على حلمك بعد علمك سبحانك وبحمدك على عفوك بعد قدرتك اللهم لك الحمد كله ولك الشكر كله ولك الملك كله ولك الخلق كله وإليك يرجع الأمر كله بيدك الخير كله مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم نسألك من الخير كله عاجله وآجله ما علمنا منه وما لم نعلم نعوذ بك من الشر كله عاجله وآجله ما علمنا منه وما لم نعلم پروردگار یہ مجمع ہے محمد صلی اللہ علیہ وسلم کی وہ راتوں کی دعائیں وہ آپ کی پنڈلیوں کا ورم وہ آپ کے دندان کی شہادت وہ آپ کے سر میں خوت کی کڑیوں کا دسنا وہ نواسوں کو زبان چسوا کر سلانا وہ صاحبزادی کا بدر کے موقع پر انتقال ہونا اور آپ کا اس صدمے کو سہنا اور وہ بدر کی رات اور آپ کے آنسو اور آہیں اے اللہ یہ اور پوری دنیا میں جتنے کلمہ گو مرد و عورت جہاں کہیں ہیں سب ان قربانیوں کے نتیجے میں اے اللہ اس امت کے لیے ہمارے آقا رو رہے تھے اور تو دیکھ رہا تھا محمد صلی اللہ علیہ وسلم کے گھر کے چولہے تین تین چاند دیکھے گئے نہیں جلے اور تو دیکھ رہا تھا مکے والے کانٹے بچھا رہے تھے تو دیکھ رہا تھا طائف والے تانے دے رہے تھے تو دیکھ رہا تھا لوگ اسکیمیں اور منصوبے بناتے تھے کوئی گلے میں پھانسا ڈال رہا تھا تیرا حبیب تیرا نبی تیرا رسول اور تو دیکھ رہا تھا اے اللہ ان قربانیوں کے نتیجے میں یہ امت وجود میں آئی ہے ایک کمہار مٹی سے ہنڈیا بناتا ہے اس کی ہنڈیا کا ٹوٹنا برداشت نہیں ہوتا محمد صلی اللہ علیہ وسلم کی خلفائے راشدین کی مہاجرین و انصار کی ہمارے اسلاف کی اے اللہ ہمارے بڑے جو قبروں کے پیوند بن گئے اے اللہ جن کے راتوں کا رونا جن کے گھروں کا فاقہ اور جن کا بیماریوں میں سسکنا اور اس کے نتیجے میں یہ امت وجود میں آئی اے اللہ اس کو برباد ہونے سے بچا لے اے اللہ اس کو برباد ہونے سے بچا لے اے اللہ تو ہی ہمارا معبود ہے ہم نے تیرے علاوہ کسی کو نہیں مانا ہے انک لست بالہ استحدثنا ولا بربی یبید ذکرہ ابتدعنا ولا علی ولا اللهم انك تعلم سرنا وعلانيتنا ولا على خلقنا احد فنشركه فيك تبارك وتعاليت جب کبھی ہاتھ پھیلائے تو قریب ہی ہے ہم تو ایک قطرے پانی کے حقدار نہیں ہیں زمین پر بوجھ بنے ہوئے ہیں ہر پیر و جمعرات کو نام اعمال جا رہے ہیں محمد صلی اللہ علیہ وسلم کو قبر میں تڑپا رہے ہیں ان کا دین مٹ رہا ہے ہم دیکھ رہے ہیں ہم عیش میں ہیں ہم کھا رہے ہیں ہم پی رہے ہیں اور اپنے آپ کو نہ جانے کیا کیا سمجھ اے مالک تو نے تو 600 سال کے کفر کو توحید سے بدلا تو نے جہالت کو علم سے بدلا گمراہیوں کو ہدایت سے بدلا ہمارا ایمان ہے آج بھی تو اسی قدرت کے ساتھ ہے ناک رگڑ کے ہاتھ پھیلا کے گھٹنے ٹیک کے آنکھیں اے اللہ پیشانی ٹیک کے تجھ سے بھیک مانگتے ہیں ہمیں برباد ہونے سے بچا ہمیں ہلاک ہونے سے بچا ہمیں گمراہ ہونے سے بچا اے اللہ نفس شیطان کا اور آدھا اسلام و مسلمین کا کھلونا بننے سے ہماری حفاظت فرما. ہماری لڑکیاں, ہماری بہو بیٹیاں, ہمارے ماں باپ, ہماری عورتیں, ہمارے جوان, اے اللہ اس پورے علاقے پر اپنی خصوصی رحمت نازل فرما. اے اللہ انہوں نے ارادے کیے ہیں, نیتیں کی ہیں, اے اللہ ہم بہت کمزور ہیں, مجلسوں میں ہوتے ہیں تو اے اللہ ہم متاثر ہوتے ہیں, ماحول میں جاتے ہیں پھر بدل جاتے ہیں. اے مالک تو ہمیں راستے میں نہ چھوڑ. اے اللہ ہم بھٹک جائیں گے, ہم جہنم میں جائیں گے, تیرا کچھ نہیں بنے گا لیکن معاف کر دے گا, ہماری قسمت جاگ جائے گی اور تیرے خزانے میں کبھی نہیں ہوگی. ہم سب کے ماں باپ کی مغفرت فرما, ہم سب کے ماں باپ کی مغفرت فرما, ہمارے بھائی بہنوں کی مغفرت فرما, ہمارے سب کے بھی بچوں کی مغفرت فرما, ہمارے دستیگروں کی مغفرت فرما. اے اللہ اساتذہ کی, طلبہ کی, مدارس کی, مکاتب کی, مساجد کی, دعوت کی, اس عزم الشان محنت کی, امت کی, جان کی, مال کی, عقیدے کی, عبادت کی, اخلاق کی, معاشرے کی, معاملات کی, عصمت کی, آبرو کی, اے اللہ ہر شش جگہ سے حفاظت فرما, ہر شش جگہ سے حفاظت فرما. حفیظ تیری حفاظت کے بعد کسی کی حفاظت کی ضرورت نہیں, مددگار تیری مدد کے بغیر کسی کا کام ہوا ہے نہ ہو سکے گا, ہم تجھ سے تیری مدد کے محتاج ہیں. اللہم اجعلنا ممن توکل علیک فکفیتہ واستہداک فہدیتہ واستنصرک فنصرتہ. اللہم اجعلنا من الذین یخافون وعیدک ویرجو لقاءک ویرجو رحمتک وجعلنا من الذين يتوبون اليك توبه نصوحا. اے اللہ خیر کے خزانے تیرے پاس ہیں, جانوں میں, مالوں میں, حال میں, ایمان میں, آبرو میں, اخلاق میں, علم میں, عمل میں, تقوی میں, توکل میں, صبر میں, شکر میں, عبدیت میں, تواضع میں. اے اللہ خوب برکتیں نصیب فرما. جو زندگی جس بندے بندی میں تو دیکھنا چاہتا ہے اے مالک, بغیر ہمارے استحقاق کے صرف اپنے فضل سے برحمت فرما دے. ہمارے ظاہر و باطن کو ہر گندگی سے پاک فرما دے, ظاہری باطنی قوتوں سے مالا مال فرما دے, ان سب کو اپنی مرضیات کے لیے خالص فرما دے. اے اللہ یہ مجمع کیسا کیسا, کس کی کیا پریشانی, کس کی کیا ضرورت, تیرے سامنے فہرستیں گنانے کی ضرورت نہیں. جو بیمار ہیں یا ان کے عزیز و اقارب میں, مردوں میں, عورتوں میں جو بیمار ہیں, ہر بیمار کو شفائے کامل عاجل نصیب فرما, ہر مقروض کے قرضے عافیت کے ساتھ اتار دے. اے اللہ اے اللہ اے اللہ, جو ماں باپ اپنی اولاد کی بد اخلاقی سے, بے راہ روی سے پریشان ہے اور گھر جہنم بنا ہوا, تو بڑی قدرت والا ہے, جہنم کو جنت سے بدلنے والا ہے, گمراہی کو ہدایت سے بدلنے والا ہے. ہمارے گاؤں کا ہر محلہ, محلے کی ہر گلی, ہر گلی کا ہر گھر, ہر گھر کا ہر فرد, اے مالک ہر ایک کو 100% اپنی طرف کا رجوع نصیب فرما دے, سچی توبہ نصیب فرما دے. گنہگار ہیں, اقراری گنہگار ہیں, ہم نے بہت, معاف فرما دے, معاف فرما دے. اے اللہ جو ماں باپ اپنے اولاد کے رشتوں کے لیے فکر مند ہیں, ان کے لیے اچھے صالح رشتے نصیب فرما. اے اللہ یہ سارا ہم سنتے ہیں, سارا ہم کہتے ہیں, جب وقت آتا ہے عمل کا تو ہم کوئی بہانہ بنا لیتے ہیں اور شیطان ہم سے کھیل لیتا ہے اور ہم محنت سے رک جاتے ہیں. اے اللہ ہمیں دعوت کے تقاضوں پر, علم کے تقاضوں پر, ذکر کے تقاضوں پر, تیرے دین دنیا میں زندہ ہو جائے اس کے تقاضوں پر, خوشی خوشی ہر حال میں اپنی جان و مال اور صرف تجھے راضی کرنے کے جذبے سے قبول فرما لے. جتنی دعائیں پہلے کی ہیں اس کو قبول فرما, آئندہ جو کرے اسے قبول فرما. دنیا دنیا والا ہونا چاہتی ہے, ہم تجھ سے دعوت اور دعا والا ہونا چاہتے ہیں. اس دعوت کی عظیم الشان محنت کی ہر طرح کے داخلی, خارجی, انفرادی, اجتماعی, دور قریب ہر طرح کے فتنوں اور فتنوں سے حفاظت فرما, خیر ہی خیر کو متوجہ فرما. امت بہت قربانیوں سے بنی ہے, کام بہت قربانیوں کے بعد وجود میں آیا ہے, اس کی حفاظت عالمگیر ہوئی ہے. اے اللہ وہ آنکھیں بہت بری, وہ گھڑی بہت بری کہ ان آنکھوں سے دعوت پر ہتھوڑے دیکھیں. اے اللہ ایسے دن دیکھنے سے ہماری حفاظت فرما. ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار. اللهم صل وسلم وبارک على سیدنا ومولانا محمد وعلى آله وصحبه اجمعین. اللهم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. بھائی مجمع بڑا ہے, آپ لوگ بھی چاہتے ہوں گے, لیکن www.attableek.com the revival of